أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه اللہ شافی اللہ کافی. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. قدرت کے خزانوں میں کیا کیا چیزیں ہیں جو ہمارے قریب قریب پڑی ہوتی ہیں اور ہمیں پتہ ہی نہیں کہ اس کے خواص کیا کیا ہیں, اور ہم بس اسے خوشبو اور اروما حاصل کرنے کے لیے اس کا بگار دیتے رہتے ہیں. جی ہاں, میں بات کر رہا ہوں کڑی پتے کی, جسے کری لیف بھی کہا جاتا ہے. عموماً دنیا کے اندر اس کو خوشبو کے لیے استعمال کیا جاتا ہے. ایشیائی ممالک میں اس میں سب سے زیادہ انڈیا کے اندر اس کے درخت موجود ہیں. پاکستان میں بے انتہا اس کے درخت موجود ہیں. خاص طور پہ لوگوں نے گھروں پہ اسے گملوں میں لگایا ہوا ہے, اور اس کے اروما حاصل کرنے کے لیے, اس کی خوشبو حاصل کرنے کے لیے بگار کے طور پہ داروں میں استعمال ہوتا ہے. دادی کرتی تھی, نانی کرتی تھی, اماں کرتی ہے, اب میں بھی کر رہی ہوں, بس یہ جواب آتا ہے. لیکن آج ہم نے یہ سوچا کہ اس پروگرام کی وساطت سے آپ کو کڑی پتے کے متعلق بتائیں کہ کڑی پتہ کیا چیز ہے. کڑی پتہ سب سے پہلی چیز تو یہ کہ یہ ایک ایسا خوبصورت سا پتے ہوتے ہیں. ان پتوں کو آپ عموماً دیکھتے ہیں کہ بڑی عمدہ چیز ہے, اور اسے اس انداز سے بالکل ہرے ہوتے ہیں, اور اسے ہم تازہ بھی استعمال کرتے ہیں اور اپنی کچن میں اسے رکھ کے سکھا بھی لیتے ہیں, ڈرائی بھی کرتے ہیں. کڑی پتہ بالکل اس قسم کا ہوتا ہے, اور جب میں نے قریب کیا تو میری ناک میں اس کی خوشبو مہک رہی ہے, اتنی زیادہ اس کے اندر خوشبو ہوتی ہے. اور اس میں بعض دفعہ آپ اگر دیکھیں گے آپ کے گھر پہ وہ ہوتا ہے تو اس قسم کے پھول ہوتے ہیں. یہ ذرا سا مرجھا گیا ہے, لیکن اس قسم کے آپ دیکھیے پھول ہوتے ہیں جو اوپر کی طرف لگتے ہیں اور یہ بڑھتے جاتے ہیں. اس کے بھی فائدے میں آپ کو آج بتاؤں گا کہ پھول کے کیا فائدے ہیں. اور ویسے اس کا جو درخت ہوتا ہے عموماً اس قسم کا ہوتا ہے جو ہم ٹہنی توڑ کے آج لے کر آ گئے ہیں, اور اس میں آپ کے سامنے جو پیش کر رہے ہیں کہ آپ کو بتانے کا مقصد صرف اس کی نشانی ہے کہ اس قسم کا یہ درخت ہوتا ہے, اور اس کا استعمال آپ لوگ اس کو کرتے ہیں, اور ہر ایک اس کو جانتا ہے. اسے بتانے کی اویئرنیس کی ضرورت نہیں ہے. مقصد صرف یہ ہوتا ہے کہ آپ کے سامنے چیز کو دکھانے کا کہ آپ کوئی غلط پتے نہ لے لیں, پودینہ نہ لے لیں, دھنیا نہ لے لیں. کڑی پتہ سب سے پہلی اور بنیادی چیز کہ یہ فولک ایسڈ کا خزانہ ہے, یہ آئرن کا خزانہ ہے, یہ کیلشیم کا خزانہ ہے, وٹامن اے, وٹامن بی, وٹامن سی اور وٹامن بی ٹو کا یہ اس کے اندر موجود ہوتے ہیں. اسی طریقے سے کاربوہائیڈریٹ اس میں موجود ہوتے ہیں, کاپر اس میں موجود ہوتا ہے, اور وٹامن اے اتنی مقدار میں اس میں موجود ہوتا ہے کہ آنکھوں کی اصلاح کے لیے اسے لگایا جاتا ہے. سب سے پہلی چیز اس کو میں سر سے شروع کرتا ہوں کہ بالوں کے لیے یہ بڑی عمدہ چیز ہے. بالوں کو لمبا اور گھنا کرنے کے لیے اس کی پتیوں کو لیا جائے اور اس کی ٹہنیوں سے جدا کر کے جس انداز سے یہ پتہ ہے اسی طریقے سے آپ اس کو اس طریقے سے کریں گے تو تمام پتے الگ ہو جائیں گے. ان پتوں کو جو ہے آپ اس طریقے سے لیجئے, اور اس کے بعد اس کو پیس کے اس کا پیسٹ بنا لیجئے, اور اس پیسٹ کو آپ بالوں میں جو ہے وہ لگا کے مہندی کی طرح لگا کے 4 گھنٹے بعد شیمپو کیجئے. صرف آپ 3 ہفتے لگا کر دیکھیے آپ کے بال گھنے لمبے اور بالوں میں بیچ میں جو گیپ آ جاتا ہے وہ ختم ہو جائے گا. گنج کے لیے بہتر ہے, بالوں کو سیاہ کرنے کے لیے بہترین دوا ہے. یہ میرے ذہن میں آیا کہ یہ بھی ایک چیز آپ کو بتا دوں کہ یہ تو دہی میں ملا کے آپ لگائیے, لیکن اگر آپ کو بالوں کو سیاہ کرنا ہے تو اس کے لیے اسی طریقے کے پتے لیجئے, اور ان پتوں کو کھوپرے کا تیل لیں, اور کھوپرے کے تیل کو گرم کر کے اس میں پتے ڈال کے اس کو اچھی طریقے سے بہت سارے پتے ڈالنے ہیں, اور اس میں اس کے بعد اس کو ٹھنڈا کر دیجئے اس تیل کو, اور اس تیل کو محفوظ رکھیے. بال سیاہ کرتا ہے. وہ لوگ جن کے کم عمری میں 15-16 سال میں بال جو ہے وہ سفید ہو رہے ہیں تو ان کو سیاہ کرنے کے لیے بہترین ہے. آگے چلتے ہیں. سٹریس کے لیے بہت عمدہ چیز ہے کہ اگر آپ کو ٹینشن اور سٹریس آتا ہے آپ اس کے صرف کچھ پتے لیجئے, 4 یا 5 پتے, اور اس کو کھا لیجئے اور اس کو چبا لیجئے, تو اس سے آپ کا سٹریس کم ہوتا ہے, آپ کی ٹینشن کم ہوتی ہے. اور اسی طریقے سے جیسے میں نے کہا کہ دماغ کی مضبوطی کے لیے, دماغ کی طاقت کے لیے بڑی عمدہ چیز ہے کہ اسے کسی انداز سے اس کو چٹنی کے اندر ڈال کے, اس کو پانی میں گرم کر کے یا اس کا پاؤڈر جو ہے جب آپ دیکھیں یہ سوکھ رہے ہیں، یہ جب خشک ہونے لگے ہرے ہرے رہے ہیں اور یہ خشک ہونے لگے اس کو دھو کر اور اس کو خشکی میں رکھ کے اس کو جب آپ سکھائیں گے تو اس کا پاؤڈر کر لیجئے اور وہ پاؤڈر جو ہے کیپسول میں بھریے یا اسی طریقے سے آدھا چمچہ لینے سے آپ کا دماغ تیز ہوتا ہے، سٹریس کم ہوتا ہے اور اسی طریقے سے اگر آپ کو کھانسی ہو رہی ہو، آپ کا گلا خراب ہو رہا ہو، خشونت ہو رہی ہو، اس کے لیے فوری طور پہ کڑی پتے کا پاؤڈر لے کے شہد میں ملا کے کھا لیا جائے تو کھانسی جو ہے عموماً جو ہے وہ رک جاتی ہے۔ اسی طریقے سے سب سے اہم چیز شوگر، شوگر کو میں لیتا ہوں کہ شوگر کنٹرولنگ میڈیسن ہے، دنیا کے اندر اس کا استعمال جو ہے کیا جاتا ہے اور اس کا طریقہ صرف یہ ہے کہ 9 سے 11 پتے، 9 پتے لیجئے اور اس کے بعد کچھ دنوں میں 11 پتے کر لیجئے۔ صبح کے وقت یہ پتے آپ چبا لیا کیجئے، ایک دفعہ لوگ تو نیم کے پتے چبا لیتے ہیں شوگر والے، اور اسے آپ 11 پتے لے کے اس کو روزانہ نہار منہ چبا لیجئے اور تقریباً 20 منٹ بعد جو ہے آپ ناشتہ کیجئے تو آپ کی شوگر کنٹرول لنگ میڈیسن کی طرح یہ کام کرے گی کہ آپ اس کو صبح 11 پتے چبا لیجئے اور اس کے بعد اسے آپ 15 یا 20 منٹ بعد ناشتہ کر لیجئے تو یہ شوگر کنٹرولنگ ہے۔ فیٹ کے لیے، وزن کے لیے کم کرنے کے لیے، پیٹ کم کرنے کے لیے یہ بہترین دوا ہے اور اس کو خود ذاتی طور پہ بھی میں نے دیکھا، پیشنٹس پہ بھی دیکھا کہ اس کا میں نے قہوہ بنوایا ہے کہ اس کے آپ تقریباً 9 سے 11 پتے لیجئے اور اس کے بعد اس کو پتیوں کو یا پوری ٹہنی، جیسے میں بتاتا ہوں کہ ایسی ٹہنی، ایک ٹہنی کے اندر عموماً 11 پتے ہی ہوتے ہیں یا 9 پتے ہوتے ہیں، اسے آپ لے لیجئے اور اسے جو ہے ایک گلاس پانی میں اس کی پتیاں الگ کر کے اور اسے گرم کیجئے اور اس کا قہوہ گرین کلر کا بن جائے گا۔ اس کے بعد اس میں تھوڑا سا معمولی سا گڑ ڈالیے اور ایک جو ہے گرین ٹی کا ساشا اس میں ڈال کے وہ پیالہ بڑا والا بھر لیجئے، ایک پیالی صبح اور ایک پیالی شام کو عصر کے وقت جو خالی پیٹ ہو اس کو آپ لیجئے تو آپ دیکھیں گے اس سے آپ کا وزن کم ہوگا، آپ کا پیٹ اندر ہوگا۔ ویٹ ریڈیوسنگ میڈیسن ہے اس کو، یہ چھپے ہوئے راز آج آپ کو ARY کیوں میں بتائے جا رہے ہیں، آپ نے اس کو اتنی ساری افادیت کبھی نہیں سنی ہوگی اور یہ تحقیق اور ریسرچ کے بعد آزما کے لوگوں کو دے کے آپ کو میں بتا رہا ہوں۔ اسی طریقے سے ہم دیکھتے ہیں کہ یہ کولیسٹرول کے لیے بڑی عمدہ چیز ہے، کولیسٹرول ریڈیوسنگ ہے، اگر آپ اس کو پودینے کی چٹنی کے ساتھ اس کی پتیاں کھاتے ہیں تو یہ کولیسٹرول کو نیچے رہتا ہے، قلب کے لیے بہت اچھا ہے، دل کی حفاظت کے لیے بہت اچھا ہے، اگر دل بڑا ہو جائے اس کے لیے بڑی اچھا ہے، اور بڑی اہم نقطہ بتاؤں کینسر کے لیے بڑا اچھا ہے، وہ پیشنٹ جو کہ کینسر کے ہیں اگر وہ کیمو بھی کروا رہے ہیں، کیمو تھراپی بھی کروا رہے ہیں، اس میں بھی بڑی تکالیف ہوتی ہیں، بال اتر رہے ہیں، جلد میں مسائل ہو رہے ہیں، تو کینسر کے لیے یہ اینٹی کینسر پتے ہیں، ان لیفز کو جو ہے آپ کری لیفز کو جو ہے صبح دوپہر شام 3 مرتبہ چٹنی کے طور پہ یا اس کا پیسٹ بنا کر آپ کھائیے تو اس سے بڑی بہتری آتی ہے۔ اسی طریقے سے جگر کے لیے ری بلڈ آف لیور، یعنی کہ ہیپاٹائٹس بی سی اور جو جگر کے پیشنٹ ہیں، سورائسس کے پیشنٹ ہیں، ان کے لیے بہترین ہے کہ اس کا پیسٹ بنا کر اور اسے جو ہے کھایا جائے اور صبح سے لے کے شام تک خالی پیٹ کریں تو یہ جگر کے لیے بہترین دوا ہے، نظام ہاضمہ کے لیے یہ بڑی عمدہ دوا ہے۔ آپ کہیں گے کہ لسٹ تو حکیم صاحب لمبی کرتے جا رہے ہیں، لیکن میں حقیقتیں بتا رہا ہوں کہ یہ اگر آپ کو پیچش ہو رہی ہے تو اس کا پاؤڈر دہی میں ملا کے کھائیے، آپ کی پیچش رک جائے گی، اگر آپ کو قبض ہو رہا ہے تو گرم پانی کے ساتھ اس کا ایک چمچہ پاؤڈر کھائیے، آپ کا قبض ٹوٹ جائے گا، نظام ہاضمہ کے لیے، ڈائریا ہو رہا ہے آپ کو تو آپ اس کو اسی طریقے سے پانی سے لیجئے، ان تمام چیزوں کے پیٹ کے مسائل کے لیے یہ بہت عمدہ چیز ہے۔ اسی طریقے سے آخری بات میں آپ کو بتا دوں، پریگننسی خواتین کی جو ہوتی ہے اس میں جو عموماً الٹی، قے اور نوزیا جو ہوتا ہے اس کے لیے، اور صبح اٹھتے ہوئے جو تھکن ہوتی ہے، الکسی ہوتی ہے طبیعت کے اندر، اس کو بھی ختم کرنے کے لیے بہترین ہے کہ رات کو اس کے پتوں کی چائے پی جائے، اس سے آپ کا کولیسٹرول، وزن اور سٹریس کم ہوگا اور آپ کو صبح اٹھیں گے تو تھکن کے بغیر اٹھیں گے۔ تو ناظرین یہاں پر ہم ایک وقفے کی جانب بڑھتے ہیں، ملتے ہیں آپ سے وقفے کے بعد۔ السلام علیکم ورحمۃ اللہ، السلام علیکم ورحمۃ اللہ۔ وقفے کے بعد آپ کا میزبان پروگرام حکمت اور صحت میں حکیم سید عبدالباسط حاضر خدمت ہے۔ اس سیگمنٹ میں ہم آپ کے کالز لیتے ہیں، آپ ٹی وی کی آواز بند کر کے ہم سے بات کریں تاکہ آپ کو بھی آسانی ہو اور ہمیں بھی۔ ہمارے پاس ایک کالر موجود ہیں، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام۔ کون صاحبہ کہاں سے؟ میں मैं पिंडी से नाजिया बोल रही हूँ। जी नाजिया। मेरी बेटी है, उसकी 24 साल उम्र है। ठीक। उसको सर्दियों में इतनी सर्दी लगती है कि दो दो स्वेटर पहनती है, नहाना उसके लिए मुश्किल होता है। गर्मियों में इतनी गर्मी आती है कि पांव रात को बर्फ वाले पानी में भिगो के सोती है, बाल्टी में रख के सोती है। चलें, ठीक ठीक है जनाब, ठीक है। आप पास एक कॉलर और मौजूद है। जी अस्सलाम वालेकुम। आवाज नहीं आ रही है मुझे। अस्सलाम वालेकुम। नहीं, मुझे नहीं आ पा रही आवाज। पहला सवाल हमें रावलपिंडी से किया नाजिया ने, और उन्होंने बताया कि इसको यानी कि कमजोरी है, कमजोरी के लिए जो सबसे अच्छी चीज है वो ये है कि बही का मुरब्बा बच्ची को देना शुरू कीजिए, सुबह और शाम एक एक पीस। इसका इतना बड़ा बही ताज़ी आई हुई है, और इसी तरीके से ये भी अगर आप देंगे तो इससे काफ़ी बेहतर हो जाएगा। बच्ची की उम्र 24 साल हो चुकी है, तो ये बड़े आराम से खा लीजिए, और ये मीठा भी होता है। और इसके अलावा आप ताकत के लिए इसको ज़रिश भी दे सकती हैं, या मुनक्का दे दीजिए। मुनक्का या छोटी किशमिश जो होती है वो तकरीबन 11 या 9 दाने आप जो है इसके दे दीजिए, और इससे इंशाल्लाह ताला दूध में मिला के दीजिए, इससे इसको भरपूर ताकत आएगी। आप पास एक कॉलर है। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। हकीम साहब से महूद बात कर रहा हूँ, मंडी बबलदेव से। जी जनाब। जी मुझे ना पट्टू की कमजोरी थी, और आपने ना एक नुस्खा बताया था, मूसली सफेद चून असगन गोरी। जी। इससे मुझे कोई फायदा नहीं हुआ, ना पट्टू को ताकत आई और ना पट्टे वहां से मोटे हुए हैं। आपने कितने दिन दवा खाई? जी मैंने तकरीबन 15 दिन खाई है। इससे ठीक है, इससे कुछ नहीं होगा, आप दवा कैरी ऑन करें, मैं मजीद चीज बताऊंगा। आपको शुगर तो नहीं तैमूर साहब? कोई शुगर नहीं है। ठीक ठीक ठीक है, मैं आपको जवाब देता हूँ। जी हमारे पास एक कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहिबा, कहाँ से? मैं फैसलाबाद से बोल रही हूँ। जी जी। मुझे ना खारिश बहुत ज्यादा है, जख्म बन जाते हैं। अच्छा ठीक है। तो बोलो ये भी बताना है रात को किस वक्त रिपीट होएगा पूरा, तो और मेरे हल्के बहुत ज्यादा है। अच्छा ठीक है, ठीक है जनाब। हाँ पास एक कॉलर और मौजूद। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहब कहाँ से जनाब? फैसलाबाद से बोल रहा हूँ सर। जी सर कौन साहब? हाँ जी वहीद अमीन। जी वहीद साहब फरमाइए क्या सवाल? सर मैं जब खाना खाता हूँ तो मेरे सिर्फ सिर में बहुत पसीना आता है। अच्छा सिर में, सर्दियों में ज्यादा आता है, गर्मियों में इतना आता। ठीक है, इसके अलावा और कोई शिकायत? सर बस यही है, इससे वो परेशानी इतना आता है कि को कतरो बन के गिरता है। अच्छा अच्छा अच्छा, चले ठीक है। आप बस कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहब है, कहाँ से? आपदा शाहकोट से बात कर रही हूँ। जी फरमाइए। हकीम साहब मेरा जिगर खराब है, जिगर बड़ा हुआ है, साइज बड़ा हुआ है, तो चर्बी भी ऊपर है। अच्छा फैटी लीवर है। मेरा कोलेस्ट्रॉल भी बड़ा हुआ है, तो यूरोकेस्ट भी है। ठीक। उम्र मेरी 50 साल है। हेपेटाइटिस तो नहीं है आपको? नहीं, खाली जिगर फैटी हुआ हुआ है आपका। हाँ जी चलें ठीक है, आपको बताते हैं। हाँ पास एक कॉलर मौजूद है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? मैं लाहौर से मिसेस सहमिता जफर बोल रही हूँ। मिसेस मुदस्सिर जी फरमाइए। हकीम साहब मेरा ये मसला है कि मेरी पहले मेरी बदर को था, फिर मुझे भी है, मेरे बेटे को भी स्किन की प्रॉब्लम है सर, कि वो जिस्म से खुश्की जो होती है ना वो छिलकों की शक्ल में है। अच्छा हो जाती है सारी सर्दी, बड़ी परेशानी रहती है, बड़ी शर्मिंदगी सी लगती है, ऐसे लगता है जैसे कभी मतलब स्किन को साफ ही नहीं किया है। हाँ। तो प्लीज के लिए कोई अच्छी सी बता दे। तो आपने जौ का पानी बताया था, मैंने अपने बच्चे को बुलाया था, तो उससे थोड़ा सा फर्क पड़ा था। अच्छा चले ठीक है, हम आप स्कॉलर मौजूद हैं। जी अस्सलाम वालेकुम। हेलो सर, हकीम साहब। जी कौन साहब है, कहाँ से? जी मैं जाहिदा बात कर रही हूँ, हैदराबाद से। जी फरमाइए। जी मेरा जो है ना मेरी एज है 28 साल। ठीक। और मैं मेरिड हूँ, मेरा वेट जो है 84 kg। ठीक। तो मैं अभी वो आपने पहले कुछ दिन पहले टोटका बताया था, तो मैं बालंगा और स्पंगर वो दो मिलाकर पी हूँ, लेकिन मेरा वजन कम नहीं हो रहा। चले ठीक, मेरे पेट में भी रानों पे चर्बी बहुत ज्यादा। चले ठीक है जनाब, खुश बस करो जी। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन सा आप कहाँ से? मैं अब्दुल काजिर बोल रहा हूँ कराची से सर जी। जी फरमाइए। ये मेरी वालदा का को स्किन का मसला है और स्किन के लिए पूछना था आपसे। स्किन में क्या है, खारिश है क्या है? खारिश होती है स्किन, जिल वगैरह ये जो है ना फट जाते हैं। अच्छा अच्छा, चले ठीक है जनाब, आपको बताते हैं। जी हमारे पास एक कॉलर और मौजूद है। अस्सलाम वालेकुम। वालेकुम सलाम, क्या कह रहे हैं जी? कौन सा आप कहाँ से? बैजन अली बात कर रहा हूँ लाहौर से। जी अली साहब। बैजन बैजन मेरे ना सीन पे ना निशान है, दाने बने हुए थे, ठीक है, बड़ी नीचे खाया। कहाँ की जगह? अब निशान है लेकिन वो चेहरे पे, चेहरे पे जी चीख से। अच्छा ठीक है, ठीक है जनाब, आपको बताते हैं। हाँ पास कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, कैंसर की दवाई बताएं। हैं जी? कैंसर, कैंसर है मेरी उसको पोती को। अच्छा किस चीज का कैंसर है जी? कैंसर, कैंसर नहीं, कहाँ पर है, किस जगह पर है? वो आंतों के अंदर। आंतों में है जी। कौन साहबा बोल रही हैं आप? मैं बोल रही हूँ लाहौर से। लाहौर से, ठीक है। इसकी बच्ची की उम्र कितनी है? उम्र है कोई 20-22 ऐसे ही है, 22 के करीब। तो अभी बच्ची का क्या हालात है, मतलब खाना वाला खा रही है? अभी वो अंदर से वो उसका जो थे ना वो कटवा दिए, लेकिन अभी कहते हैं वो डॉक्टर लोग कहते हैं कि कभी कहते हैं कि इसकी आंख कटवानी पड़ेगी, कभी कहते हैं कि इसको ऑपरेशन करना, यानी कि ऑपरेशन करना पड़ेगा। अच्छा, तो आंत का वो हिस्सा काट दिया गया है जहाँ कैंसर था? हाँ, मस्से काट दिए। अच्छा अच्छा अच्छा, चलिए ठीक है, अल्लाह ताला सेहत दे, आपको जवाब देते हैं। आप पास कॉलर मौजूद है जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातहू। कौन सा आप कहाँ से भाई? हजरत मैं इंडिया से कर्नाटक से बात कर रहा हूँ, डिस्ट्रिक्ट कोप्पड़ से। जी कर्नाटक से, कर्नाटक जी। क्या नाम है सर? इब्राहिम, इब्राहिम बोलकर। इब्राहिम जी फरमाइए। इब्राहिम, मेरे को थोड़ा वजन कम करना है, मोटापापन कम करना है, देखो साहब बहुत तकलीफ है। तो आपकी उम्र बताइए। मेरी उम्र 40.6 साल। 40 साल, 40 नहीं 40.6। अच्छा 46। चलें ठीक है, आपको आसान सी कोई चीज बता देते हैं। बस कॉलर मौजूद हैं जी। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन सा आप कहाँ से? अस्सलाम वालेकुम। वालेकुम सलाम भाई, कौन कहाँ से बोल रहे हैं? हकीम साहब, ये मेरे जो है ना वो आजाद कश्मीर से बात कर रहा हूँ मैं। नाम? शब्बीर नाम है मेरा। जी भाई बताइए सवाल। तो वो मैं हकीम साहब से ये पूछना चाह रहा था कि ये जो मेरे भाई हैं उनके गले में गिलड़ हो गया, उसके लिए कोई दवाई अगर। अच्छा चलिए ठीक है, उम्र बता दीजिए। उम्र 50 है। चलिए ठीक है, 50 साल। गिलड़ है कुछ? जी मैं इंशाल्लाह आपको जवाब देता हूँ, बहुत शुक्रिया। यहाँ पे एक कॉलर और मौजूद है जी। अस्सलाम वालेकुम। कौन साहिबा कहाँ से? जी कौन साहिबा बोल रही हैं? ऐसा बात तो उस्मा बोलने। उस्मा जी फरमाइए, क्या सवाल? मेरी डेट का मसला है, डेट नहीं टाइम से ना। उम्र बताइए। उम्र, उम्र मेरी 30 साल। ठीक है, आपसे बात करते हैं। फैसलाबाद से एक کال تھی, انہوں نے دو سوال پوچھے کہ ان کے خارش بہت رہتی ہے اور ہلکے ہیں. ایک تو خارش کے سوالات آج کئی آئے ہیں, اس میں یہ ہے کہ چونکہ بدلتا ہوا موسم ہے, خشکی بھی ہوتی ہے, تو اس میں کوشش کریں کہ ایک آئل آپ بنا دیں, اس کو آپ پورے جسم میں لگائیے. اس میں اصلی گھی آپ کو لینا ہے 100 گرام کے قریب, یعنی آدھا پاؤ وہ لے لیجئے, آدھا پاؤ جو ہے کھوپرے کا تیل لے لیجئے, اور آدھا پاؤ زرد موم, موم زرد, تینوں چیزوں کو توے میں پکا لیجئے اچھی طریقے سے. جب وہ ایک مل جائے تو اس میں تقریباً 10 گرام کے قریب کافور ڈال لیجئے, اور وہ محفوظ رکھیے. جہاں بھی خارش ہو رہی ہو اس جگہ پر اس کو لگائیے, اس سے کافی بہتری آتی ہے. ٹھنڈک کے لیے جو ہے وہ عناب بہت عمدہ چیز ہے, کہ عناب لا کر تقریباً 10 دانے جو ہے اس کو پانی میں ابال کے اور بغیر چینی کے. اصل میں شربت ہے عناب کا میں یوں منع کر رہا ہوں کہ مٹھاس سے بھی عموماً خارش پڑتی ہے, تو میں جب خارش کے مریض ہوتے ہیں ان کی مٹھاس بند کرواتا ہوں. تو عناب خالص لے لیجئے, عناب کے 10-12 دانے لے کے اس کو اچھی طریقے سے پانی میں رات کو بھگا دیجئے, اور صبح اس کو ابال کر اور چھان کے اس کا جوشندہ صرف عناب کا پیجئے, اس سے کافی بہتر ہوگی. اور دوسرا یہ کہ آج کا پروگرام جو میں کڑی پتے پہ کر رہا تھا, اس پہ اسکن کا پوائنٹ رہ گیا تھا. اسکن کے لیے بھی بڑی عمدہ چیز ہے کہ کڑی پتہ کے 5 پتے جو ہے صبح کے وقت کھائے جائیں, اور اسی طریقے سے اس کا پیسٹ بنائیں اچھا خاصا, یعنی کہ آدھی پیالی کے قریب اس کو پانی ڈال کے اس کا پیسٹ بنا لیں, اور جہاں جہاں پہ آپ کے خارش ہو رہی ہے اس جگہ پہ لگائیے. اور اسی طریقے سے اگر خارش میں آپ کو آبلے پڑ رہے ہیں یا بہت زیادہ خون نکل رہا ہے, تو اسی کڑی پتے کو کا پاؤڈر کر کے اس جگہ پر چھڑکیے, تو آپ دیکھیے بالکل یعنی کہ قدرتی طور پہ آپ یہ دیکھیں گے کہ آپ کے سارے معاملات خارش کے ٹھیک ہو گئے. فیصل آباد سے یہ تھے, ان کو میں نے بتا دیا. فیصل آباد سے ایک اور کال تھی وحید صاحب, عموماً انہوں نے بتایا کہ ان کے پسینہ آتا ہے کھانا کھانے پر, یا تو اس کے لیے یہ ہے کہ بہت سے لوگوں کو یہ کچھ وراثتی معاملات بھی ہوتے ہیں کہ بس ان کو پسینہ آتا ہے, اس کا ریزن نہ ڈاکٹر بتاتا ہے نہ حکیم بتاتا ہے, لیکن ہم یہ کہتے ہیں کہ آپ کھانا کھانے سے تقریباً آدھا گھنٹے پہلے جو ہے سوکھا آلو بخارا پانی میں ابالیں, اور ابالنے کے بعد وہ پی لیا کیجیے, اس سے جو ہے حدت تھوڑی سی آپ کی کم ہوگی, تو یہ کچھ دنوں میں جا کے اس سے فائدہ ہوگا. صرف سوکھا آلو بخارا جو ہے پانی میں ابالیے, اور ابالنے کے بعد کھانا کھانے سے آدھا گھنٹے پہلے آپ کو یہ پانی پینا ہوگا. اسی طریقے سے ہمارے پاس عابدہ صاحبہ کا فون تھا, انہوں نے فیٹی لیور کے متعلق بتایا ہے, کولیسٹرول کے متعلق بتایا ہے. کولیسٹرول کے متعلق تو میں آپ کو بتا دوں, چونکہ آج کا پروگرام تھا اور اس میں کولیسٹرول کا بھی میں نے بتایا کہ کڑی پتہ کولیسٹرول کے لیے بہت اچھا. ایک قہوہ آپ تیار کر لیجئے, اس کو نوٹ کر لیجئے, بہت عمدہ نسخہ دے رہا ہوں. اس میں 40 پتیاں جو ہیں آپ کڑی پتے کی لے لیجئے, 40 پتیاں پودینے کی لے لیجئے, 2 انچ کا ٹکڑا ادرک کا لے لیجئے, 1 یا 2 انچ جو ہے دار چینی جو ہے وہ آپ لے لیں. ان چاروں چیزوں کو رات کو پانی میں بھگا دیجئے, اور صبح جو ہے اس کو ابال کے چھان کے 40 دن پیجئے, آپ کا کولیسٹرول انشاءاللہ تعالی نیچے آ جائے گا, اور 170-160 تک جسے کہتے ہیں نیچے آ جائے گا. اور اسی طریقے سے فیٹی لیور کے لیے آپ نے کہا اس کے لیے چکنی چیزیں بالکل چھوڑ دیجئے, اور اس کے لیے جو سب سے بہترین چیز جو میں بتاتا ہوں وہ پھٹکری بتاتا ہوں, کہ پھٹکری کو توے میں ڈال کے کھیل کر لیجئے, جب وہ پانی بن جائے تو ٹھنڈا کر لیں اور اس کا پاؤڈر کر لیجئے, اور 4-4 چٹکی یا 1/2 ٹیبل اسپون جو ہے 1 چمچہ یعنی 1 ٹیبل اسپون دہی میں ڈال کے صبح اور رات کو دونوں ٹائم جو ہے خالی پیٹ کھائیے. اس سے لیور کے جو بھی پرابلم ہوتے ہیں, فیٹی لیور ہو گیا یا ارکان ہو گیا, تمام چیزوں کے لیے یہ بہترین نسخہ ہے. مسز مدثر ہیں لاہور سے, انہوں نے بھی بتایا کہ اسکن کا پرابلم ہے. آپ کے لیے بھی جواب وہی ہے کہ عناب کے دانے 10-12 جو ہے آپ ابال کر اور چھان کر پیجئے. آج کل خشکی بہت زیادہ ہے, ویزلین یا پیٹرولیم جیلی سادی جو ہوتی ہے اس کا استعمال زیادہ کریں, یا پھر سمپل سا جو ہے دودھ کی بلائی جو ہے وہ آپ لگایا کریں. اور اسی طریقے سے کڑی پتے کا میں نے بتایا, اسے سکھا کے اس کا پاؤڈر جہاں جہاں خارش ہو رہی ہے اس کو ویزلین میں ملا کے اس جگہ پر لگائیے, تو اس سے انشاءاللہ تعالی آپ کو کافی بہتری ہو جائے گی. غذاؤں میں گرم چیزوں کو بند کر دیجئے اور عناب کا پانی آپ پیجئے, اس سے کافی بہتری آ جائے گی. ناظرین یہاں پر ہم ایک وقفے کی جانب بڑھ رہے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے پاس جو سوالات ہیں اس میں زاہدہ صاحبہ نے انہوں نے سوال کیا ہے, اور انہوں نے یہ پوچھا کہ 28 سال ان کی عمر ہے اور ان کا وزن 84 ہو گیا ہے. اس کے لیے میں کیا کروں؟ تو اس کے لیے سب سے پہلے آپ یہ کیجئے کہ سفید زیرہ آپ لے لیں، ایک ٹیبل اسپون لے لیں، سونف ایک ٹیبل اسپون لے لیں، برگ صداب تقریباً 10 گرام کے قریب لے لیجئے، نمبو کے چھلکے 4 لے لیجئے اور کڑی پتے کے 40 پتے لے لیجئے، اور اس کو سب کو جو ہے رات کو پانی میں بھگا دیجئے اور صبح اس کو ابال کر چھان کر یہ پانی پیجئے۔ اور لوکی اس سلسلے میں بہت عمدہ چیز ہے، لوکی کو ببول کر کے یا پھر اس کو سٹیم کر کے اس کا پانی نمبو ڈال کے پیجئے، اس سے 3 ہفتوں میں انشاءاللہ وزن آپ کا کم ہو جائے گا۔ آپ ایک کالر ہیں، ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام حکیم صاحب، کیا حال ہیں؟ شکر ہے اللہ کا، بڑا شکر الحمدللہ۔ ہیلو جی، الحمدللہ۔ آپ بتاؤ بیٹی، کون کہاں سے؟ میں تفال سے بات کر رہی ہوں ردا۔ میری امی ہیں، ان کو شوگر ہے اور ان کے گھٹنے کا بھی مسئلہ ہے۔ اچھا، کہاں سے بول رہی ہوں ردا؟ میں چکوال سے بول رہی ہوں۔ چکوال، چکوال۔ اچھا، امی کو شوگر ہے؟ اور یہ کہنا تھا کہ منہ پہ بہت زیادہ دانے ہیں، ختم نہیں ہوتے، بہت بڑے بڑے ہو جاتے ہیں۔ ٹھیک ہے، جی السلام علیکم۔ وعلیکم السلام۔ جی کون؟ حکیم صاحب، میں وزیر آباد سے شازیہ بات کر رہی ہوں۔ جی شازیہ، سوال بتائیے۔ ہاں جی حکیم صاحب، میں نے آپ سے پہلے بات کی تھی میرے بھائی کو جو 35-35 موشن کا جو مسئلہ تھا، تو اس کے لیے بہت بہت شکریہ جو آپ نے اتنا اچھا مجھے نسخہ بتایا، تمہیں کنوچا اس بول والا۔ تو حکیم صاحب، اب میں نے صرف یہ پوچھنا ہے کہ جو اس کو اندر سے اس کے استعمال کرنے سے ہیٹ اس کے جو ہے نا وہ کافی زیادہ اس کی نکلی ہے، اب پانے کے رستے کے منہ کے اوپر نا اس کو خارش اور ایسے کانٹے بن گئے ہوئے ہیں۔ کس جگہ؟ اچھا ٹھیک ہے، مقعد میں، ٹھیک ہے جی۔ تو وہ جو ہے نا اس کا مجھے حل بتا دیں، اور مورنگا کا پاؤڈر میں نے بنا لیا ہوا ہے، اس کا طریقہ استعمال جو ہے نا وہ بھی مجھے بتا دیں۔ اچھا ٹھیک، جی السلام علیکم۔ وعلیکم السلام، افضال احمد بہاڑی سے۔ جی افضال صاحب۔ سر میں نے پہلے بھی کال کی تھی، آپ نے لکھوایا تھا اس کا، تو اس میں سر جو 33 سال میری عمر ہے، گدود بڑی ہے ناک کی، اس کے بارے میں، اور انکل ہے میرے ان کی 40 سال عمر ہے، ان کو بادی بابا سیئر موقع والی۔ آپ اپنا بتائیے، پہلے اپنا بتائیے، ناک میں کیا آپ بتا رہے ہیں؟ ناک کی گدود پڑی ہے، گدود ساری۔ تو ابھی میں نے میرا میں نے کوئی علاج بتایا تھا آپ کو؟ جی جی وہ تو ہے نا، میں تو کر رہا ہوں، یہ گدود کا مسئلہ۔ کیا تھا، کیا علاج، کیا کر رہے ہیں جی؟ میں نے کیا بتایا تھا، اس سے فائدہ ہوا ہے؟ آدھا کلو دکھنی مرچ تھی سر، مصری تھی، ہاں، برگے بنفشہ اور گلے بنفشہ، ٹھیک، اور سر جی باقی چیزیں میں نے لکھی ہوئی ہیں میرے پاس۔ کیا وہ آپ نے استعمال کیا؟ جی جی کر رہا ہوں۔ فائدہ ہو رہا ہے اس سے؟ جی سر، وہ جو بار بار بغل میں گردش رہا ہے گلے کے اوپر، وہ بھی ٹھیک ہے۔ میں مزید چیز آپ کو بتا دیتا ہوں۔ آپ وہاں پہ ایک اور کالر ہیں۔ جی السلام علیکم۔ جی وعلیکم السلام۔ کون صاحبہ کہاں سے؟ جی میں آمنہ بات کر رہی ہوں سرگودا سے۔ جی فرمائیے۔ جی سر، میرے نا گردن بہت بلیک ہے، ٹھیک ہے، اور گردن کی وجہ سے نا موٹاپا بھی زیادہ ہو رہا ہے۔ گردن کی وجہ سے موٹاپا کیوں ہو رہا ہے بھائی؟ جی پتہ نہیں، وہ نا ایسے نا بلیک ہو گیا گردن جیسے۔ ہاں تو بلیک ہو گیا اور موٹاپا چیز الگ ہے، دو الگ الگ بات کرو نا، گردن سیاہ ہو گئی ہے جی سر، پتہ نہیں ایسے ہی ہو رہا ہے، موٹاپا بھی زیادہ ہو گیا۔ اور بھائی یہ ٹھیک ہے، لیکن میں کہہ رہا ہوں کہ ٹھیک ہے، دونوں چیزوں کا الگ الگ علاج بتاتے ہیں۔ ٹھیک ہے جناب۔ جی السلام علیکم۔ السلام علیکم۔ جی بھائی السلام علیکم۔ جی وعلیکم السلام حکیم صاحب، کیا حال ہے؟ ٹھیک ہو؟ شکر۔ جی میری نا بہن ہے، اس کی نا نظر کمزور ہے، اس کے لیے کوئی اچھا سا نسخہ بتا دیتا ہے، مور بات کر رہا ہوں ایک آنکھ کی۔ اچھا ڈی آئی خان سے؟ جی ایک آنکھ کی بہت زیادہ کمزور ہے، نظر کمزور ہے جی۔ اچھا چلیں ٹھیک ہے، ہمارے پاس ایک کالر ہے۔ جی السلام علیکم۔ وعلیکم السلام، سارے بات کر رہی ہوں لاہور سے۔ جی سایہ کیسی ہو بیٹا؟ الحمدللہ۔ میں نے کہنا تھا کہ میرے فیس پہ نا نشان ہے ریڈ کلر کے، دانوں کے بعد نا نشان پڑ جاتے ہیں، وہ جا نہیں رہے، چلے جائیں گے۔ چلے ٹھیک ہے، بس اس کا مجھے بتا دیں۔ تھکن پتہ نہیں آج کیوں ہو گئی۔ अब्दुल कादिर साहब, वालदा के उन्होंने बताया स्किन का मसला है, अब इसमें डिटेल उन्होंने नहीं लगाई, लेकिन आप जो है सफ़ेद ज़ीरा ले लें, और ये जो मेहंदी होती है, सफ़ेद ज़ीरा और मेहंदी जो है हम वज़न पीस के अरके गुलाब में मिला के ये लगाइए, बड़ी उम्दा चीज़ है। अली साहब लाहौर से, इन्होंने कहा कि दाने हैं, दाने किस तरीके के हैं, आप पनीर बूटी ले लीजिए 11 दाने और रात को पानी में भिगा के सुबह उसका पानी 40 दिन पीजिए। कैंसर के मुतालिक सवाल किया था सुमेरा साहबा लाहौर ने कि अभी उनके कैंसर शायद आँत में 22 साल की बच्ची है, इसके लिए जो है आप ये कीजिए कि मेरे टेलीफोन नंबर अभी स्क्रीन पर आएंगे, आप बात कर लीजिए, अगर आप इंतज़ाम कर सकती हैं तो ये नुस्खा मेरे पास है। धमासा बूटी है, सत्यानासी बूटी है, और कड़ी पत्ता जो आज मैंने बताया, सूखा कड़ी पत्ता, इन तीनों चीज़ों को हम वज़न लेके इसका पाउडर बना लीजिए, और आखिर में इसमें दार हिल्द भी डाल दीजिए। दार हिल्द भी बड़ी उम्दा चीज़ होती है, और इस चारों चीज़ों को जो है आप सुबह शाम आधा आधा चमचा इनको दीजिए। वैसे आप बात कर लीजिए मुझसे तो और मज़ीद चीज़ें बता दूँगा, नंबर इस वक्त मेरे लगे हुए। इंडिया से, कर्नाटक से इब्राहिम साहब ने कहा कि वज़न कम करने के लिए कुछ बता दिए। मेरे भाई, सबसे पहले तो वज़न कम करने के लिए खुराक कम कीजिए, सफ़ेद ज़ीरा आप ले लें तकरीबन 1 चमचा, और कड़ी पत्ता का चूंकि आज मौजू है इसलिए उसके पत्ते 40 ले लें। इंडिया में तो बहुत कड़ी पत्ता होता है, और इसकी चाय आपको पीनी है इस तरीके से कि 2 गिलास में आप कड़ी पत्ता और सफ़ेद ज़ीरा डाल के खूब उबालिए, 1 गिलास रह जाए तो ये कड़वा तो हो जाएगा लेकिन आपका सिर्फ 1 हफ्ते में आप देखिए आपका वज़न इंशाल्लाह पाकिस्तान को आप दुआएँ देंगे। आज़ाद कश्मीर से शब्बीर साहब, गिलड़ के बारे में इन्होंने बताया, मेरे भाई गिलड़ के लिए कुश्ते शीरी बड़ी उम्दा चीज़ है कि कुश्ते शीरी, काकर सिंगी, तुख्मे सुर्स, तीन चीज़ें हम वज़न ले लीजिए, और इसके बाद इसका पाउडर जो है आधा चमचा 1 चमचा शहद में मिला के सुबह शाम लीजिए। फैसलाबाद से उज़्मा साहिबा, इन्होंने कुछ सवाल जनाना किस्म का था इसलिए मैं जवाब नहीं दूंगा, आप मेरे फ़ोन पे बात कर लीजिएगा। इसी तरीके से रिदा चकवाल से थी, इन्होंने बताया कि इनकी वालदा साहिबा को शुगर वाला मामला है, शुगर के लिए जो मैंने आज बताया कि शुगर के लिए कड़ी पत्ता ज़बरदस्त चीज़ है, रोज़ आना सुबह 11 पत्ते अम्मी को पीस के या उसकी चटनी बना के दो, और सिर्फ 3 हफ्ते में आप देखेंगे कि लेवल नीचे आने शुरू हो जाएगा, ये बहुत उम्दा चीज़ है। और इसी तरीके से जामुन बहुत उम्दा चीज़ है, या सूखे कड़ी पत्ते को आप जो है पाउडर और जामुन का पाउडर 1-1 चमचा सुबह शाम दीजिए। उसके बाद शाजिया, इन्होंने बताया कि हाँ, इन्होंने ये बताया कि इनके भाई को 35-35 मोशन होते थे, और मेरा एक नुस्खा जो मैंने ARYQ के तवसुत से यहाँ दिया, तुख्मे कनूचा वाला जो नुस्खा है वो बड़ा उम्दा है और वो बिल्कुल ठीक हो गए। और अभी इन्होंने बताया कि उनको गर्मी है, गर्मी के लिए आप एक इलाज लिख लीजिए, और मोके आपने कहा है बवासीर के जो होते हैं उसके लिए रसौत आप ले लीजिए, और रसौत की छोटी छोटी सी गोलियाँ बना लीजिए, या मुझे फ़ोन करके रसौत की गोलियाँ मंगवा लीजिएगा। जब इसके नुस्खा दूसरा आप लिख लीजिए जिसमें अनारदाना, सूखा अनारदाना, आलू बुखारा और इमली हम वज़न लेके पानी में उबालिए, और उसके बाद छान के इसको जो है इसमें चीनी मिला के लीजिए। इसमें एक चीज़ मैं भूल गया, वो ज़रिश्क है, ज़रिश्क भी इसमें डाल दीजिए, और तीनों चीज़ें 50-50 ग्राम लेके इसका लीजिए। अफजाल साहब, इन्होंने इस्लामाबाद से फ़ोन किया कि नाक का इलाज इन्होंने किया, और कुछ चीनी और काकर सिंगी इन्होंने इस्तेमाल की। अभी आप ये कीजिए कि इन दवाओं को जो आप ले रहे हैं उनके साथ कलौंजी का तेल ले लीजिए खालिस, और इसको नाक में डालिए। वैसे मैं इस्लामाबाद जो है इंशाल्लाह ताला अभी जो 11 ये जो महीना है नवंबर का, 11 नवंबर को जो भी आने वाली इतवार को मैं इस्लामाबाद में हूँगा, जो मेरे टेलीफोन नंबर आ रहे हैं इस्लामाबाद के तमाम हजरात, मैं बिल्कुल बीच में भूल गया बताना कि वो मुझसे कॉल करके इस नंबर पे कॉल करके अपॉइंटमेंट ले सकते हैं 11 नवंबर इतवार। आमना साहिबा भी इस्लामाबाद से थी, इन्होंने गर्दन वाले मामले को कहा कि गर्दन की वजह से मोटापा हो रहा है, गर्दन काली हो रही है, तो उसके लिए आप जौ का आटा लीजिए और उसमें खाने का सोडा 2 चुटकी मिलाइए, 2 चमचे जौ के आटे में खाने का सोडा मिला के उसको पानी में अच्छी तरह घोल के गर्दन पे मलिए, कालापन बिल्कुल ख़त्म हो जाएगा और नींबू जो है उस जगह पे रगड़ें तो भी काला रंग दूर जाता है। मोटापे के लिए मैं खासे नुस्खे आज बता चुका और कड़ी पत्ता के जो है पत्ते भी आप सुबह शाम लीजिए। तैमूर साहब इन्होंने बताया कि आँखों में इनके मसला है, इसके लिए सबसे अच्छी चीज़ आज जो मेरा पॉइंट था कि आँखों के लिए क्योंकि विटामिन ए भी कड़ी पत्ता में बहुत अच्छा है तो इसके 11-11 पत्ते सुबह खाइए। और दूसरी चीज़ जो हम बताते हैं कि गाजर का जूस ले लीजिए और उसमें गाजर के जूस के गिलास के अंदर सौंफ पीस के और उसके बाद इसको सुबह पीजिए। मैं आपसे अर्ज करूं कि सौंफ इतनी अच्छी है कि जो उसूल ये है कि जिस तरीके से ये पत्ते उगे हुए इस तरीके से सौंफ के पत्ते जंगल में होते हैं तो उसमें सांप जब बिल से निकलता है तो अंधा होता है, तो जब वो बाहर निकलता है तो पहले वो सौंफ के पत्तों पर अपने आप का पूरा मुँह रगड़ता है तो उसकी आंखें जो है बाहर हो जाती है और उसको नजर आने लगता है। सौंफ के पत्ते की ये अहमियत है और अगर उसकी आप सौंफ को घर पे उगा लें और उसके पत्ते इसी तरीके से आप उसको खाएं या आंखों में उसका अरक थोड़ा सा सिलाई से लगा लें तो आपकी भी आंखें तेज हो जाएंगी। आखिरी सवाल सायरा साहिबा का, इन्होंने लाहौर से हमें फ़ोन किया, इन्होंने बताया कि निशान कुश्त शीरी इस सिलसिले में बड़ी उम्दा चीज़ है, पुराने से पुराने निशानात के लिए कुश्त शीरी बहुत उम्दा चीज़ है। कुश्त शीरी पिसवा लीजिए और उसके बाद इसे जो है अर्क गुलाब में मिला के जहाँ पर ऑपरेशन के निशानात भी हैं उसको भी ये बेहतर कर देती है। अर्क गुलाब के साथ आपको इसको लगाना है, उसको पीस के इसका पाउडर, तिब्बे नबवी का ये बेहतरीन इलाज है कि आप कुश्त शीरी का इस्तेमाल कीजिए। तो नाजरीन ये आपने देखा कि हमारे सारे सवालात के जवाब हमने दिए, इसमें जो सबसे अहम बात है वो ये बात है कि कुछ मामलात ऐसे होते हैं कि हम जवाब नहीं दे सकते, वो हमारी थोड़ी सी मजबूरी होती है, ख़ास तौर पे ख़वातीन के जो माहाना मामलात होते हैं या मर्दों के जो है मखसूस अमराज होते हैं, तो उसके लिए ये है कि मेरा टेलीफोन नंबर होता है उस पर आप नंबर लेके व्हाट्सएप भी कर सकते हैं कि मुझे ये बीमारी है या इसका जवाब दे दीजिए। इंशाल्लाह मैं इसका भी इंतज़ाम कर रहा हूँ कि व्हाट्सएप आए तो उस पर मैं जवाब भी आपके दे सकूँ। तो नाज़रीन आज हमने कड़ी पत्ते के मुतालिक आपको बताया, इसके फ़वाइद बताए, उम्मीद है आपने उस प्रोग्राम की तमाम चीज़ें नोट डाउन कर ली होंगी। रात 1 बजे भी मेरा ये प्रोग्राम इंशाल्लाह रिपीट होगा। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त। अस्सलामु अलैकुम व रहमतुल्लाह।